भयो आशा मेरो छैन सहारा कोही को मानु घर चिरिन्छ छाती बसिन्छ आँसु चौधारा आँसुले नबग्न्या भइगो छैन सहारा निष्ठुरी तस्बिर चिरिन्छ छाती बसिन्छ आँसु चौधारा आँसुले नबग्न्या भइगो छैन सहारा निष्ठुरी तस्बिर चिरिन्छ छाती बसिन्छ आँसु चौधारा छैन चिरिन्छ साथी बर्सिन्छ आँसु चौधारा सम्झना होइ जाउ छैन सहारा मरिगा परानी चिरिन्छ साथी बर्सिन्छ आँसु चौधारा पापिनी सम्झना होइ जाउ छैन सहारा मरिगा परानी चिरिन्छ साथी बर्सिन्छ आँसु चौधारा बर्सिन्छ आँसु चौधारा कठैदैन चिरिन्छ साथी बर्सिन्छ आँसु चौधारा।